नमस्कार है साथी, तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग भलाकुसारीमा तपाईँलाई हार्दिक स्वागत छ। म हुँ तपाईँकै जिक्री दोस्त नवराज, अनि म चाहिँ तपाईँकै हरपलको साथी सुमित्रा। साथी, कार्यक्रम साथीसँग भलाकुसारी विशेष गरेर तपाईँकै जीवनसँग जोडिएका युवा अवस्थामा हुने विभिन्न परिवर्तन, माया, प्रेम अनि युवा युवतीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा केन्द्रित रहने तपाईँकै आफ्नै कार्यक्रम हो। साथी, युवा अवस्था भनेको हामी मानिसको महत्त्वपूर्ण अवस्था हो। यो अवस्थामा हामीमा हरेक किसिमका राम्रा अनि नराम्रा भावनाहरू उब्जने गर्छन्। त्यस्ता किसिमका भावनाले गर्दा राम्रो र नराम्रो पनि छुट्याउन सक्दैनौ। त्यसैले साथी, हामीमा धेरै प्रकारका समस्याहरू, जस्तै कुलतमा फस्ने, अभिभावकले भनेको नमान्ने, आफूमा घमण्डता बढ्ने जस्ता समस्याहरू आउने गर्दछ। साथी, त्यति मात्र नभएर युवा अवस्थामा हाम्रो शरीरको विभिन्न अङ्गहरूको विकास पनि भइरहेको हुन्छ। जस्तै केटी साथीहरूको मैनाउरी हुने, स्तन बढ्ने, केटा साथीहरूको लिङ्गको विकास हुने, दाढी जुङ्गा आउने, सोर धोत्रिने, यस्ता परिवर्तनहरू पनि हुन्छन्। त्यसैले साथी, शरीरको विकास सँगै किशोर अवस्थामा आवेगमा आएर बदमासी कामहरू गर्न पुग्ने, अभिभावकले भनेको कुरा नसुन्ने, छिटो निर्णय लिने, आफूले भनेको जस्तो नभएमा रिसाउने, साथीहरूसँग सानो निहुमा नै झगडा गर्ने, यस्ता समस्याहरू पनि आउने गर्दछ। तर साथी, यसलाई समस्या भने हामीले कहिले पनि मान्नु हुँदैन। युवा अवस्थामा यस्ता परिवर्तन देखा पर्नुलाई ठुलो कुरा मान्नु हुँदैन। आफूले आफूलाई बुझ्ने कोसिस गर्नुपर्छ। त्यसका लागि ठुलाबडाले भनेको मान्ने, ठुलाबडाको कुरा सुन्ने, आफूलाई कन्ट्रोल गर्न प्रयास गर्ने र विभिन्न ज्ञानका कुराहरू सिक्ने किताबहरू पढ्ने, साथीभाइसँग सकारात्मक कुरा मात्र गर्ने गर्नुपर्छ। त्यसैले साथी, यिनै युवा अवस्थामा आउने विभिन्न समस्या र समाधान, त्यस्तै समाजमा भएका विकृति, विसङ्गति, कुरीतिलाई पनि हटाउने अभियानमा केन्द्रित रहने एक मात्र कार्यक्रम साथीसँग भोलाकुसारी तपाईँको आफ्नै रेडियो, रेडियो रामेछाप सामुदायिक एफएम 95.8 मेगाहर्जमा तपाईँले हरेक हप्ताको शनिबार साँझ 5 बजेदेखि 6 बजेसम्म सुन्न सक्नुहुनेछ। साथी, तपाईँले कार्यक्रम साथीसँग भोलाकुसारीको बारेमा त केही कुरा जानकारी पाइसक्नु भएको छ। अब हामी तपाईँलाई आजको कार्यक्रमको बारेमा केही भन्न गइरहेका छौँ। नवराज, तिमीले आजको कार्यक्रमको बारेमा साथीहरूलाई केही भन्नुभन्दा पहिला म एउटा कुरा भन्छु नि। सुमित्रा, फेरि के कुरा हो, छिटो भन न त। तिमीलाई दसैँ र तिहार चाड कतिको मन पर्छ नवराज? अनि तिमीलाई थाहा छ कि छैन दसैँ नजिकिएको कुरा? सुमित्रा, यस्तो कुरा पनि अब तिमीले मलाई भनिबस्नु पर्छ त। यो कुरा त तिमीलाई भन्दा पनि मलाई पहिले नै थाहा भइसकेको छ क्या। अब दसैँ आउन मात्र केही समय बाँकी छ, बरु तिमीले पो बिर्स्यौ कि जस्तो लागिरहेको छ मलाई त। हेर नि, कति गर्नु उसलाई मात्र थाहा छ जस्तो, म पनि त्यति बिर्सिने खालको मान्छे त कहाँ हो र। मलाई पनि त थाहा छ नि, असोज 28 गते ठ्याक्कै दशमीको दिन परेको छ क्या। म त दसैँमा धेरै रमाइलो गर्ने सुरमा पो छु त। अनि तिम्रो के छ विचार? अब दसैँ जस्तो चाडमा रमाइलो त हुने नै भयो नि। मैले त्यस्तो भन्न खोजेको होइन क्या, मैले त आजको कार्यक्रमको बारेमा केही कुरा गर्न खोजेको। ल ल, तिमीले भन्न खोजेको त के होला, छिटो भन त। हेर हेर, रिसाइहाल्छ, एउटा केही भन्नु हुँदैन। मैले त्यस्तो कुरा भन्न खोजेको होइन क्या सुमित्रा। पहिला म तिमीलाई एउटा कुरा सोध्न चाहन्छु, हामीले दसैँ कसरी मनाउनु पर्छ? ओहो, तिमीलाई त्यति पनि थाहा छैन कि क्या हो, हामीले दसैँ तिहार वा अन्य जुनसुकै चाडबाड पनि आफ्नो गक्ष अनुसार मनाउनु पर्छ नि। ल ल भयो, अब मैले बुझेँ तिम्रो कुरा। मैले भन्न खोजेको चाहिँ आजको हाम्रो कार्यक्रममा रहेको कथामा दसैँ कसरी मनाउनु पर्छ भन्ने कुरा छ क्या। ए, त्यसो भए तिमीले मुस्कानको कुरा गरेको? कस्तो है, तिमी त ठ्याक्कै मेरो मनको कुरा बुझ्छ भनेको। हो नि सुमित्रा, हामीले जुनसुकै चाड पनि आफूले सक्ने अनुसार मनाउनु पर्छ। त्यसैले आजको कथाको मुस्कानको कुरा गरेको मैले। मुस्कानले पनि आफ्नो गक्ष अनुसार नै दसैँ मनाउने योजना बनाएको छ क्या यसपालि। हो नि नवराज, ल है साथी, दसैँ नजिकैदैछ, तपाईँ दसैँ कसरी मनाउने तयारी गर्दै हुनुहुन्छ? आजको साथीसँग भोलाकुसारी कार्यक्रमको कथाको मुस्कानले कसरी दसैँ मनाउँदैछ भन्ने कुरा त तपाईँले एकैछिन पछि थाहा पाउनुहुनेछ। त्यसको लागि तपाईँले कथा सुन्नै पर्ने हुनेछ। त्यसैले साथी, अब भने हामी तपाईँको माझमा आजको कार्यक्रमको कथा राख्न चाहन्छौँ। ल त है साथी, हामी त कथा सुन्छौँ अनि तपाईँ पनि सुन्नुहोस् है त। सीता, सबैको घर घरमा दसैँ आएको छ, सबै रमाइलो गरिरहेका छन्, तर हाम्रो घरमा भने चाहिँ के गर्ने त हजुर, हामीलाई पनि अरूले जस्तै गरेर दसैँ मनाउने मन त थियो नि, तर हाम्रो त भाग्यमै छैन। हो सीता, हामी कति दुखी छौँ है। सबैका छोराछोरी नयाँ नयाँ लुगा लगाएर हाँसी खुसी गरेका छन्, तर हाम्रो छोराछोरीको लागि त्यो सबै सपना जस्तै भएको छ। मलाई यो देख्दा कहिले त यो हजुरले के भन्नु भएको? हेर्नुहोस् न, हाम्रो पनि एक दिन न एक दिन त यस्ता दिन आउला नि, हाम्रा नि छोरा छोरी छन्। त्यो त हो नि सीता, तर हामीले हाम्रो छोराछोरीलाई नभनेको जस्तो खाना दिन सकेका छौँ न लाउन। छोरीलाई पढ्नको लागि पनि धन्न राम्रो पढाइ छ र स्कुलले नै सबै व्यवस्था मिलाएको छ। यो सब नभएको भए त जे जस्तो भए पनि भगवान्ले त हेरेको हुन्छ नि, तपाईँ किन पिर गर्नुहुन्छ? पिर गरी गरी जिउ सुकिसक्यो, ल ल सुत्नुहोस्। तिमी भन्छौ नि सीता। कस्तो निन्द्रा पनि नलागेको होला। हे भगवान्, हामीलाई किन गरी बनायौ? बाबा आमाको कति मन रुदो हो, सबैका छोराछोरी रमाएका छन्, नयाँ नयाँ लुगा लगाएका छन् भनेर, तर मन रुएर पनि के गर्ने? हामीसँग पनि पैसा भएको भए त हामी पनि अरूले जस्तै गरी दसैँ मनाइन्थ्यो होला नि। तर अरूले कस्तो रमाइलो गरी दसैँ मनाउँछन्, हाम्रो चाहिँ हे भगवान् गरिब हुनु पनि केही रहेनछ। अह, मैले यस्तो भन्नु हुँदैन, मेरो बाबा आमाले पनि त हाम्रो लागि खाई नखाई दुःख गर्नुभएको छ नि। त्यसैले हाम्रो गक्ष अनुसार जस्तो हुन्छ त्यस्तै गरी दसैँ मनाउनु पर्छ। दसैँ त अर्को वर्ष पनि आउँछ नि, अर्को वर्ष त रमाइलोसँग मनाउनु पर्ला। तर म त बुझ्ने भएर पो यस्तो कुरा गर्छु, तर मेरो भाइ निशान त बच्चै छ, उसले पो दिदी दिदी, त्यो तल्लो घरको प्रकाशको बाबाले त प्रकाशलाई टक टक बज्ने जुत अनि क्या राम्रो जिन्सको प्यान्ट ल्याइदिनु भएको रहेछ। म पनि बाबालाई प्रकाशको जस्तै जुत्ता अनि लुगा ल्याइदिनुस् भन्छु। आहा, त्यस्तो जुत्ता अनि लुगा लाउँदा त म कस्तो देख्छु होला है। निशान, हामी गरिब छौँ, प्रकाशको बाबा त धनी हुनुहुन्छ, पैसा टन्नै छ नि त, त्यसैले पो त्यस्तो लुगा दिनुभएको त। हाम्रो बाबाले यस्तो लुगा किन्न सक्नुहुन्न किनकि बाबासँग पैसा छैन नि त बाबु। हाम्रो बाबासँग त कहिले पनि पैसा हुँदो रहेनछ, अरू कस्तो राम्रो राम्रो लुगा लाएर स्कुल जान्छन्, हामी भने जहिले पनि च्यातिएर सियोले सिलाएको लुगा लाएर स्कुल जानुपर्छ। त्यो त ठिकै भयो, दसैँमासम्म पनि नयाँ लुगा लाउन पनि। निशान, नरु न भाइ, हेर भोलि पर्सि म धेरै पढेर जागिर खान्छु अनि तँलाई राम्रो राम्रो लुगा जुत्ता किनिदिन्छु नि भाइ। त्यो प्रकाशको बाबाले प्रकाशलाई किनिदिएको भन्दा पनि राम्रो किनिदिन्छु नि। अनि त मेरो भाइ पर्दैन, तपाईँले किनिदिनु मलाई, जब दसैँमा त नभएको पछि किन चाहियो, हाम्रो घरमा त जहिले यस्तै हो। निशान, के गर्छ यो? नफाल्न त्यो, त्यसले के गरेको छ र? अनि के त, जब दसैँमा पनि जहिले यस्तै। निशान बाबु, ल यस्तो झगडा नगर्न, भोलि तँलाई म प्रकाशको जस्तै जुत्ता अनि नयाँ लुगा ल्याइदिन्छु, ल सुत बाबु। यस्तो त तपाईँले जहिले पनि भन्नुहुन्छ दिदी, तर कहिले पनि ल्याउने होइन। ल ल मेरो भाइ, भोलि चाहिँ म बिहानै गएर ल्याइदिन्छु, तर यो कुरा बाबा मम्मीलाई चाहिँ नभन्ने ल। ल ल, तर किन दिदी? तँ यस्तो कुरा बुझ्दैनस् कि, ल सुत बाबु। तर दिदी, ल्याइदिनु चाहिँ पर्छ नि, फेरि म त ल। मेरो भाइलाई प्यारी दिदीको विश्वास लागेन। त्यसो भए मैले पनि अब प्रकाशले जस्तै नयाँ लुगा पाउने भए। आहा। ल ल, धेरै खुसी हुनु पर्दैन, लु सुत, सुत छ मेरो भाइ। हे भगवान्, यो कस्तो समस्या ल्यायौ तिमीले, किन हामीलाई यस्तो गरिब बनायौ? यस्तो गरिबको कुखमा जन्म दिनु भन्दा त हे भगवान्, त अरू सबै घर तर गरिबको कुखमा जन्म कहिले नदे, नआएको भए पनि त हुन्थ्यो नि। यो दसैँ पनि धनीको लागि खुसी त हो नि, तर हामी जस्तो गरिबको लागि त आँसु नै आँसु हो। हे, म पनि के यस्तो सोचिरहेकी होला नि, अब मैले त भोलि कसरी निशानलाई खुसी पार्ने भन्नेतिर पो सोच्नु पर्छ त। अब मैले के गरी निशानलाई खुसी राख्ने होला? हे भगवान्, अँ साँच्ची हेर्सर हुनुहुन्छ नि, दसैँको बेलामा पसल धेरै चल्छ, मान्छे चाहिएको छ भन्दै हुनुहुन्थ्यो, त्यही पो जानुपर्छ कि क्या हो? स्कुल पनि बिदा छ, तर फेरि सरले तिमीले सक्दिनौ भन्नुभयो भने त हे, म पनि त्यत्तिकै के सोचिरहेकी होला, पहिला गएर सरसँग सल्लाह गरेपछि पो थाहा हुन्छ त। जे पर्ला पर्ला, भोलि बिहानै बाबा आमा नउठ्दै झिसमिसेमा हेडसरको पसलमा जान्छु, जे सुकै होस्, अहिले चाहिँ सुत्नु पर्यो। हो होइन, उज्यालो पो भइसक्यो कि क्या हो? कति बजी छ? 4 बज्न लागेछ। अब जानु पर्यो, तर बाबा आमा उठिसक्यो कि हेर्नु को पर्यो। ए, उठ्नु भएको रहेन रहेछ। अब भाग छोरी भाग। सीता, ए सीता, छोरी उठी कि छैन भनेको? हिजो अस्ति त चाँडै उठ्थे, आज के भयो यसलाई? खै हजुर, हिजो अस्ति उज्यालो हुने बित्तिकै उठ्ने मान्छे आज यति बेरसम्म पनि उठेकी छैन। अनि निशानी, यो पनि उठेको छैन कि के हो आज? खै, आज यिनीहरू दिदी भाइलाई के भएको नि? उठ्दैन, सुत्दै होला नि, एकछिनमा उठिहाल्छ नि। बरु सीता, कस्तो छाती दुखेको छ, अलिकति तातो पानी तताउ न। होइन, तपाईँलाई पनि के भएको? सधैँ छाती मात्र दुख्यो भन्नुहुन्छ, यसो हस्पिटलतिर पनि जाने होइन? के गर्नु सीता, तिमी भन्छौ नि, हामी गरिबको उपचारका लागि खर्च गर्ने सम्पत्ति कहाँ हुन्छ र? कोहीलाई के को धन्दा, कोहीलाई के को धन्दा, घर ज्वाइँलाई खानाकै धन्दा भनेको यही हो। उठ्न पाएको छैन, यसलाई खानाकै चिन्ता छ। निशान, खोइ त तेरो दिदी उठे कि छैन? अनि मलाई के थाहा त, म उठ्दाखेरि उठिसक्नु भएको थियो। होइन, हिजो आज छोरीलाई पनि के भएको छ, कहिले के गर्छे कहिले के गर्छे, मलाई त गाउँतिर गएकी होली नि साथीहरूलाई भेट्न, अहिले आइहाल्छ नि, तातो पानी खाने भन्नुभएको होइन? ल आउनुहोस् निशान, त पनि आइज बाबु, हिजो बेलुकाको भात छ त्यही तताइदिन्छु, त्यही खा। या आमा, जहिले पनि बासी भात बासी भात, अरू चाहिँ केही छैन? निशान मेरो छोरा, त्यसो नभन बाबु, बासी भात भए पनि पेटै भर्नको लागि त हो नि। हिँड बाबु, आमाले तताइदिनुहुन्छ, अनि खाउन बाबु, किन रिसाइरहेको? नमस्कार है हेड सर। नमस्कार। ए मुस्कान, तिमी पो किन यति बिहानै आयौ नि? सर, म त्यही सर। मुस्कान, के म भनिराखे नि, के पर्यो त्यस्तो, लाज नमानी भन न। कुरा खासै त्यस्तो केही होइन सर, त्यही त हो नि हाम्रो समस्या सर। मुस्कान, कस्तो समस्या, मलाई भन न। हेर, तिम्रो घरको समस्या र मेरो घरको समस्या एउटै जस्तो लाग्छ मलाई। अनि मुस्कान, तिम्रो बाबा मम्मी अनि निशानलाई चाहिँ कस्तो छ नि? सबैलाई सन्चै छ सर, मेरो समस्या धत लाटी, तिम्रो आफ्नै बाबा जस्तो सम्झेर समस्या के छ मलाई भने भइहाल्छ नि। सर, हजुरले अस्ति दसैँ लाग्न लाग्यो, पसल प्याक भयो, एउटा काम गर्ने मान्छे चाहिएको छ भन्नुभएको होइन? हो त्यो त, हेर न नानी, आफू पनि अलिक पाको पाको भइयो, सबै भनेको जस्तो काम गर्न सक्दिनँ, फेरि दसैँ लाग्यो, अलिक गाह्रो नै भएकोले एउटा मान्छे खोजेको थिएँ, खै अहिलेसम्म कोही आएको होइन। सर, त्यसो भए म हजुरको पसलमा काम गर्छु नि, अहिले स्कुल पनि बिदा छ त्यसैले सर। धत लाटी, तिमी काम गर्ने? हुँदैन हुँदैन, तिमीले यो काम गर्न सक्दिनौ, हेर, फेरि तिम्रो पढाइ पनि एकदम राम्रो छ, तिम्रो पढाइलाई बाधा हुने काम म लाउँदिनँ, हेर। सर, त्यसो नभनिदिनुहोस् न, म हजुरको पसलमा काम गर्न सक्छु र गर्ने पनि छु सर, म मेरो पढाइलाई पनि कुनै बाधा पर्न दिन्न सर, त्यसैले प्लिज सर, मलाई काम गर्न दिनुहोस् न सर। होइन है मुस्कान, तिमीलाई के भयो, त्यतिकै रुन थाले तिमी त? हेर, सक्ने भएर तिम्रो पढाइलाई बाधा नपुग्ने हो भने मलाई तिमीलाई यहाँ काम लगाउन केही दुविधा थिएन, हेर। सर, मैले मेरो संसारको सबैभन्दा माया गर्ने त्यो मेरो भाइको रहरलाई पुरा गर्न मलाई पैसा चाहिन्छ, पैसा सर, त्यसैले मलाई काम गर्न दिनुहोस् न प्लिज सर, काम गर्न दिनुहोस् न। भाइको रहन, होइन यो के भन्छे, अलिक खुलेर भन न मुस्कान। सर, सबैको घरमा दसैँ आयो भनेर नयाँ नयाँ लुगा किन्न लागेको छ, तर मेरो घरमा मेरो त्यो एउटा भएको भाइलाई नयाँ लुगा किनेर दिन सक्ने समेत पैसा छैन, त्यसैले हिजो बेलुका भाइले तल्ला घरको प्रकाशको जस्तै नयाँ लुगा किनिदिनु पर्छ भनेर झगडा गर्यो र मैले वचन दिएकी छु सर, त्यसैले सर, आज बेलुकासम्म मैले उसलाई नयाँ लुगा किनेर लगिदिनु छ, नत्र। ए मुस्कान, यति सानो समस्यामा पनि रुनु पर्छ त लाटी, तिमीलाई कति चाहियो भन न, ल लैजाऊ। सर, तपाईँको लागि पो यो सानो समस्या लाग्छ त, तर हामी जस्तो गरिबको लागि त यो एकदमै ठुलो समस्या हो, त्यसैले सर, यो दसैँभन्दा अगाडि म तपाईँको पसलमा काम गर्छु। ल ल मुस्कान, यदि तिमी नै त्यसो भन्छौ भने गर न त। तर मुस्कान, मैले चाहिँ बुझेको तिम्रो त्यति सानो समस्याको लागि कामै गर्नुपर्छ चाहिँ भन्ने थिएन है। थ्याङ्क यू सर, मलाई विश्वास थियो हजुरले मलाई काम दिनुहुन्छ भन्ने, त्यसैले म आज धेरै खुसी छु सर। ल ल मुस्कान, ल यता आऊ त, ऊ त्यो सामान भित्र लगेर राख त स्टोरमा, अनि त्यो चाहिँ किन्न आएको मान्छेलाई दिऊ है त। सर, अनि यो चाहिँ कसलाई दिनु भन्नुभएको? हो त्यहाँ नुन बेच्दै गरेको भाइलाई, अघि नै देखि मागे मागे चाहिँ यहाँ जोख्ने मान्छे नभएर मैले भ्याउँदै भएको छैन भने। ए मुस्कान, हजुर, यता आऊ त। हस सर। ल मुस्कान, यो 1500 राख, मेरो बारे फर्काइ हुन्छ कि हुँदैन थाहा छैन, अलिक धेरै काम पनि छ। अब केही बेरमा म्याडम पनि आउँछ, त्यस पछाडि म्याडमले के भन्छ त्यही गर न है। सर, मैले काम गर्न लागेको त 2 घन्टा पनि भएको छैन, तर यो पैसा। ए लाटी, मैले राख भनेपछि राख न, लु लेऊ। थ्याङ्क यू सर, हजुरको यो गुण म कहिले पनि बिर्सने छैन। ल ल भयो, म हतार छ गएँ, भरे 4 बजीतिर जानु नि है त। हुन्छ हुन्छ सर। होइन, खाना खाने बेला भइसक्यो, मुस्कान अझै पनि आउँदिन, कता गयो होली। ल तपाईँ चाहिँ खाना खान आउनुहोस् अनि अलि चाँडै काममा जानुस्। सबैको घरमा दसैँको रमझम आइसक्यो, हाम्रो पनि छोरा छोरीलाई लुगा त किनिदिनु पर्छ होला नि। ल ल सीता, अब खाना पस्क, खै के भाकी होली, सोध्नु खोज्नु केही छैन, कहाँ गएकी होली कुनी। ए हजुर, कति त्यही कुरा मात्र गरेर बस्नुहुन्छ, ल आउनुहोस् खाना पस्किसके। ल ल ल्याऊ यता, खाना पनि कति धेरै हाले कि। त्यति त खाइहाल्नुहुन्छ नि, पहिला पहिला कति धेरै खाने मान्छे अहिले यति पनि खान सक्दिन भन्नुहुन्छ। सीता, अनि निशान खै त? खै, तल्लो घरको प्रकाशको बाबा आएको छ रे, प्रकाशलाई नयाँ नयाँ लुगा ल्याइदिएको छ रे भन्दै थियो, गयो होला नि त्यतै। के गर्नु सीता, सँगैको साथी त्यसरी लाउरे भएर कमाएर आएछ आफू भने। भो भो, त्यो कुरा सम्झेर काम छैन, अब छिटो खाना खानुहोस्। आमा आमा, प्रकाशलाई त बुवाले कस्तो राम्रो राम्रो नयाँ लुगा अनि जुत्ता ल्याइदिनु भएको रहेछ, अनि कत्रो खसी पनि किनेर ल्याएको रहेछ। त्यो खसीले त तपाईँलाई थाहा छ आमा, म चढ्दा पनि बोक्न सक्छ। अनि आमा, हामी चाहिँ दसैँमा खसी नकिन्ने? किन्ने छोरा किन्ने, हामी त्यो प्रकाशको खसी भन्दा पनि ठुलो खसी किन्ने। त्यसो भए हाम्रो पनि खसी किन्ने, अनि बाबा नयाँ लुगा नि। छोरालाई नयाँ लुगा पनि किन्ने? आमा आमा, मलाई त्यो प्रकाशको भन्दा पनि राम्रो लुगा अनि जुत्ता किनिदिनुहोस् ल यो दसैँमा। ल छोरा, लु भात खा बाबु आइज। नाइ आमा, म त भात खान्न, मलाई भोक नै लागेको छैन, म त फेरि प्रकाशको घरको खसी हेर्न जान्छु, म त गएँ है आमा। सीता, गरिब हुनु पनि केही रहेनछ, आखिर यो भगवानले पनि सब गरिबको सजाय किन हामीलाई मात्र दिन्छ। हे भगवान, यो पापी दसैँ पनि किन आएको होला, यो पापी दसैँ नआएको भए पनि छोराछोरीले नयाँ लुगा अनि। पीर नगर सीता, हामी गरिबले नमनाए पनि त्यो पापी दसैँ आउँछ जान्छ, हामीसँग जे छ त्यही खाएर दसैँ मनाउला नि। तपाईँ भन्नुहुन्छ नि हजुर, हामी त जस्तो छ त्यस्तै लगाएर अनि खाएर भए पनि दसैँ मनाउला, तर छोराछोरी जो नबुझ्ने छन् उनीहरूको लागि त। हेर सीता, त्यो सबै समय आएपछि ठिक भइहाल्छ नि, छोरी ठुली भइसकेकी छे, त्यसले बुझिहाल्छे, छोरालाई आज म त्यहाँ काम गर्न जान्छु, कति आउँछ त्यसबाट नै। ए हजुर, भराइलाई चामल पनि छैन अनि तेल पनि सकिएको छ, लिएर आउनुहोस् है। ल ल, कमाई कति हुन्छ, ल अहिले म गएँ, छोरी आइन भने पल्लो गाउँमा जाऊ है, त्यहाँ गएकी छे कि। हुन्छ हुन्छ, जानुस्। ए हजुर, पख्नुहोस् त, यी तपाईँको नाम्लो छोडेछ। ए कस्तो बिर्सिएछ, खैले उ यता, ल म गएँ है सीता। ल ल, भरे अलि छिट्टो आउनुहोस् है। हे भगवान, यो कस्तो दिन आयो, दसैँ आइसक्यो, सबैको घर घरमा रमझम छाइसक्यो, आफ्नो भने घरमा बिहान बेलुका छाप टार्नु पनि हम्मे हम्मे भइरहेछ, होइन छोरी पनि फेरि कता गएकी हो कुनी, यतिको बेर भइसक्यो कतै। अह, मैले यस्तो सोच्नुहुन्न, किनकि मेरी छोरी त्यस्तो छे जस्तो चाहिँ मलाई लाग्दैन, मेरी छोरी साहसी छे, डराउँदिन। आखिर मुस्कान, तिमी जाने बेला भएन छोरी, जाऊ अब, फेरि तिमीलाई अबेर हुन्छ नि। ठिकै छ म्याडम, सरले 4 बजी जानु भन्नुभएको छ, म 4 बजी गए पनि चाँडै पुग्छु। लाटी सरले जतिखेर जाऊ भने पनि मैले भनेपछि जाऊ न। यी यहाँ केही सामान राखिदिएकी छु, मम्मीलाई लगेर देऊ ल। होइन होइन म्याडम, पर्दैन मलाई यो सामानहरू। धत लाटी, मैले लैजाऊ भनेपछि लैजाऊ न, केही छैन के, यसो थोरै मसला राखिदिएको छु। तर म्याडम, सरले मलाई पैसा दिइसक्नु भएको छ, फेरि यो सामान। छोरी, तिमी मेरी छोरी भइदिएको भए यो संसारको म सबैभन्दा खुसी नारी हुन्थे होला। के गर्नु, आफूलाई त भगवान्ले सन्तान दिएन, त्यसैले तिमीलाई मैले आफ्नै छोरी जस्तो ठानेकी छु। त्यसैले म्याडम, हामी गरिब भएर दुखी छौँ, तपाईँ सन्तान नभएर दुखी हुनुहुँदो रहेछ। बल्ल आज मलाई थाहा भयो, दुःख पीडा गरिबलाई मात्र नभएर धनीलाई पनि हुँदो रहेछ। हो मुस्कान, मानिसको जीवन पानी हो, जस्तो कलर हाल्यो त्यस्तै हुन्छ भन्थ्यो, तर मैले त मेरो जीवनमा रातो सेतो हरियो सबै प्रकारको कलर हालिसकेँ, मेरो जीवन बदलिएन। ल ल, छोड्देऊ यी सब कुरा, यी कुरा सम्झेर केही छैन अब, बरु तिमीलाई ढिला हुन्छ, जाऊ। हुन्छ म्याडम, तपाईँको यो गुण म जिन्दगीभर बिर्सने छैन, अहिलेलाई चाहिँ म जान्छु। साँच्ची म्याडम, भोलि म कति बजे आउनु? लाटी, जतिखेर आए पनि तिम्रै खुसी त हो नि। त्यस्तो होइन क्या म्याडम, भन्नुहोस् न म कति बजे आऊ। तिमी त्यसो भन्छौ भने ठिकै छ नि, भोलि 10-11 बजे आऊ न त। हुन्छ हुन्छ म्याडम। ल त म्याडम, अहिलेलाई म जान्छु, भोलि कुरा गरौँला नि हुन्न र। ल ल जाऊ, बाबा आमालाई पनि सोधेको छ भन्देऊ है। हुन्छ म्याडम, भइहाल्छ नि। ल त म्याडम, म गए। ल ल, बिस्तारै जाऊ है। थ्याङ्क्स गड, जे भए पनि गरिबलाई पनि भगवान्ले हेर्दो रहेछ। मेरो लागि सर र म्याडम त भगवान्लाई भयो नि, तर कस्तो भने नि, त्यत्रो धनी मान्छेको सन्तान नभएको किन यस्तो भएको होला? यो भगवान पनि कस्तो हुनुहुन्छ भने हे, म पनि पुरै भावनामा पो डुब्न लागेछु। उता घरमा मम्मी बाबा कति पिर गरिरहनु भएको होला, उता भाइ निशान्त झन् दिदीले नयाँ लुगा ल्याइदिनुहुन्छ भनेर कुरिरहेको होला। अब यता यतै बजार जान्छु अनि त्यो ठुल्दाईको पसलबाट अलि सस्तो खालको लुगा अनि जुत्ता किनेर लगिदिन्छु। आखिर चाडपर्व अनि रमाइलो त बच्चाको लागि त हो नि। अब जान्छु अनि निशानलाई लुगा किनेर लिएर घर जान्छु। सीता, ए सीता, के गर्न लागेकी हँ भित्र? हजुर, किन बोलाउनु भएको? बाबा आउनु भो, बाबा आउनु भो। आहा, बाबाले त के ल्याउनु भएछ? के ल्याउनु भएको बाबा? त्यस्तो केही पनि होइन बाबु, ला लैजा आमालाई दे। आहा, बाबाले त के ल्याउनु भएछ? आमा, यी हेर्नुस् त, के ल्याउनु भएछ त छोरा बाबाले? खै यता ल्याऊ त। सीता, छोरी आकी छैन कि के हो? खै, यतिको बेला भइसक्यो, कता गएकी हो कुन्नी, अझै आकी छैन। सीता, तिमीलाई पल्लो गाउँसम्म जाऊ भनेको होइन, अनि गइनौ? घरमा यता उता गर्दा गर्दै दिन बितिहाल्यो, अनि के जानु नि, यी खाजा खानुस्। बाबा आमा के गर्दै हुनुहुन्छ? दिदी, खै मलाई प्रकाशको जस्तै नयाँ लुगा अनि जुत्ता ल्याइदिन्छु भन्नुभएको होइन? मेरो प्यारो भाइको लागि मैले सबै थोक ल्याइदिएकी छु, एकछिन पख न ल बाबु। अनि छोरी, यो सब के हो हँ? हामीलाई केही थाहा नदी अनि यो सब सामान? हो छोरी, त कहाँ गएको थिइस्? हामीलाई कति चिन्ता भयो, थाहा छ तलाई त भने। भन छोरी, त कहाँ गएको थिइस्? हे बाबा आमा पनि, म कहाँ जानु नि, पढाइ पनि बिदा भएको बेला यसो केही काम गरौँ कि भनेर हेड सरकोमा गएको थिएँ, त्यही काम गर्दा गर्दै ढिला भयो। यी हेर्नुहोस् त बाबा आमा, म्याडमले के पठाइदिनु भएको छ? दिदी, खै मेरो नयाँ लुगा अनि जुत्ता ल्याइदिन्छु भन्नुभएको होइन? आफूलाई यहाँ कस्तो लाउन मन लागिसक्यो। ए मेरो प्यारो भाइलाई, मैले ल्याएको नयाँ लुगा अनि जुत्ता त दिनै पो बिर्सेछु। इला भाइ, प्रकाशको भन्दा पनि राम्रो पाइन्ट भेस्ट अनि यो चाहिँ जुत्ता। आहा, कति राम्रो लुगा अनि जुत्ता! अब म भोलि यो लुगा अनि जुत्ता लगाएर प्रकाशलाई देखाउन जान्छु, कति नै त्यसको मात्रै भएको जस्तो गर्छ। धत लाटा, त्यस्तो पनि गर्छन् त ज्ञानी मान्छेले। अनि छोरी, यति धेरै सामान किन्न पैसा नि? हे बाबा पनि, यो त मेरो पहिलो कमाइ हो, थाहा छ बाबा, मलाई पढाइ नखुलुन् जेलसम्म हेड सरले त्यही काम गर्नु भनेको छ, त्यसैले। छोरी, तिमी कति अभागी छौ, यति सानै उमेरमा यसमा धेरै दुखी छु। छोरी, म तिम्रो बाबा भएर पनि बाबाले निर्वाह गर्नुपर्ने भूमिका केही पनि गर्न सकिन, त्यसैले छोरी। हो छोरी, आज गरिबीले गर्दा दसैँ जस्तो चाडमा पनि तिमीलाई हामीले खुसी पार्नु पर्ने ठाउँमा आज तिमीले चाहिँ हामीलाई। यो के भन्नु भएको बाबा आमा? हेर्नुहोस्, यो चाडबाड भनेको त वर्षेनी आउँछ अनि वर्षेनी जान्छ, यसलाई हामीले आफ्नो स्तर अनुसार मनाउनु पर्छ। फेरि चाडबाड अनि रमाइलो भनेको त हामी ठुलालाई भन्दा पनि साना साना बच्चालाई विशेष हुने भएकोले हामीले उनीहरूलाई खुसी राख्नुपर्छ। त्यसैले बाबा आमा, मैले मेरो भाइको खुसीको लागि यो सब गरेकी हुँ। छोरी, तिमी धेरै बुद्धिमानी छौ। आखिर गरिबको कोखमा पनि भगवानले जन्म लिँदो रहेछ। आज म मेरो छोरीदेखि साह्रै खुसी छु। सीता, हाम्री छोरी कति बुद्धिमानी भएकी छ है। हेर्नुहोस् न दिदी, बाबा आमा, मलाई कस्तो देखिएको छ? हिरो देखिएको छ होला होइन? आहा, बल्ल पो दसैँ आयो। अब म प्रकाशलाई भोलि होइन आजै भेट्न जान्छु। ल, म त गएँ। दसैँ आयो, दसैँ आयो, दसैँ आयो। बाबा, ऊ सानै छ, उसको खुसी नै हाम्रो खुसी हो। आखिर ऊ खुसी भयो भने हामी सब खुसी हुने त हुने, होइन र? हो छोरी, दसैँ भनेको बच्चाहरूको लागि विशेष हुन्छ। हेर त, हिजोसम्म कति रिसाएर बस्ने मान्छे आज कति खुसी भएको छ। हो छोरी, आखिर यो दसैँ हामीले नमनाए पनि आउँछ अनि जान्छ। तर यो दसैँ धनीको मात्र होइन, हामी गरिबको पनि हो। यो दसैँलाई हामीले अरूको देखासिखी गरेर होइन, आफ्नो स्तर हेरेर मनाउनु पर्छ। बाबा, हामी गरिब छौँ तर मनमा त धनी छौँ नि। हाम्रो खुल्ला मन छ, निस्वार्थ मन छ, त्यसैले हामी जे जस्तो भए पनि हामीसँग जे छ त्यहीसँग रमाउनु पर्छ बाबा। हो, हामी नेपालीहरू अरूको देखासिखी वा अरूको दाजुमा पुग्नको लागि आफूसँग नभए पनि ऋण गरेर भए पनि अरूको दाजुमा पुग्ने गरी दसैँ मनाउँछन्। र दसैँ मनाउँदा लागेको ऋण एक वर्षमा पनि तिरिसक्दैन। त्यसैले यो एउटा चाड हो। यसमा धेरै खर्च गरेर, मिठो मिठो खाएर, जुवा तास खेलेर मनाउने होइन। यो चाडलाई त हामीले आफूसँग जे छ, जति छ, त्यतिसँग रमाएर आफ्नो गच्छे अनुसार माया ममता बाँडफाँड गरी मनाउनु पर्छ। हो बाबा, यो दसैँ भनेको हामी सबैको पर्व हो। यसको लागि कसरी मनाउने भनेर हामी घरको सम्पूर्ण सदस्यले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ। त्यसपछि दसैँको राम्रो तयारी त हुन्छ नि, कि कसो बाबा आमा? हो छोरी, आज तिम्रो साथ र सहयोगले हाम्रो घरमा पनि दसैँले पाइला टेकेको छ, हाम्रो पनि घरमा खुसीले पाइला टेकेको छ। त्यसैले हो, कति मान्छेहरू यो दसैँमा जुवा तास खेलेर आफ्नो अलिअलि भएको धन सम्पत्ति पनि उडाएर उठीबास लागेका छन्। अब आउँदै गरेको यो दसैँ त्यस्तो नहोस्। सबैले घाँटी हेरेर हाड निल्नु पर्छ, आफ्नो गच्छी अनुसारको खर्च गर्नुपर्छ। यो दसैँको लागि हामीले त आफ्नो तर्फबाट सक्दो तयारी गरिसकेका छौँ, होइन त छोरी? हो बाबा, यो दसैँ भनेको हामी सबैको पर्व हो। यसको लागि कसरी मनाउने भनेर हामी घरको सम्पूर्ण सदस्यले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ। त्यसपछि दसैँको राम्रो तयारी त हुन्छ नि, कि कसो बाबा आमा? हो छोरी, आज तिम्रो साथ र सहयोगले हाम्रो घरमा पनि दसैँले पाइला टेकेको छ, हाम्रो पनि घरमा खुसीले पाइला टेकेको छ। त्यसैले दसैँ भनेको बढी खर्च गर्ने, जुवा तास खेल्ने, जाँड रक्सी सेवन गरेर मनाउने चाड होइन। माया ममता स्नेह बाँडफाँड गरी मनाउने चाड होइन। यो त ममता स्नेह हार्दिकता बाँडफाँड गरी आफ्नो गच्छी अनुसारको रमाइलो गरी मनाउने हामी नेपालीको महान चाड हो। मैले त यो दसैँबाट नयाँ सोच गरे, आफ्नो गच्छे अनुसार दसैँ पनि रमाइलोसँग मनाउने विचार गरे, जसको लागि मेरो पहिलो खुसी मेरो प्यारो भाइलाई खुसी पारे। अनि तपाईँले नि? हामीले पनि आफ्नो गच्छे अनुसारको दसैँ मनाउने भयौँ, जुन दसैँमा हामी अरू भन्दा पनि धेरै खुसीले रमाउने भयौँ। तपाईँ नि? हे बाबा आमा पनि, ल ल हिँड्नुहोस् भित्र जाउँ। आज खाना नबनाउने हो कि क्या हो? ए, मैले त भुसुक्कै बिर्सिएछु। ल ल छोरी, आज खाना पकाउने पालो चाहिँ तेरो। भइहाल्छ नि आमा, आज म मिठो पारेर खाना बनाउँछु। बरु सबैजना भित्र जाउ न। आखिर हामी गरिबको घरमा पनि भगवानले बास गर्दो रहेछ। जे जस्तो भए पनि आज म एकदमै खुसी छु। साथी तपाईले आजको मुस्कानको कथा पनि सुनिसक्नु भएको छ। तपाईले आजको कथा कस्तो लाग्यो? हामीलाई त धेरै मन पर्यो, तपाईले पनि मन पर्यो होला। साँच्चै भन्नुपर्दा नि साथी, चाडबाड हामीले आफ्नै गक्षी अनुसार मनाउनु पर्छ। आजको कथाको मुस्कानले पनि दसैँ पर्व आफ्नै तरिकाले मनाउने तयारी गरेको छ। यसो गरे भने नि साथी, हामीलाई ऋण पनि हुँदैन अनि घर परिवार पनि खुसी हुन्छन्। वाह, अहिले चाहिँ भने सुमित्राले एकदमै राम्रो कुरा गर्यो। हो नि साथी, मलाई त आजको मुस्कानको दसैँ मनाउने तरिका धेरै राम्रो लाग्यो। घाँटी हेरी हाड निल्नु पर्छ भने चाहिँ हामीले अरूलाई देखाउन दसैँ मनाउन थाल्यौँ भने हामी त जहिले पनि पछि पर्छौँ। त्यही भएर साथी, तपाईँले पनि आजको कथाको मुस्कानले जसरी नै दसैँ मनाउनुहोस् है। ए नवराज, तिमी पनि कति कराउन सकेको, अब साथीहरूले सबै कुरा बुझिसक्नु भएको छ क्या? साथीहरूले चाड पर्वहरू आफ्नै तरिकाले अनि आफूले सक्ने गरी मनाउनु हुन्छ नि, त्यो पनि तिमीलाई भनिराख्नु पर्छ। ल ल सुमित्रा, साथीहरूले बुझिसक्नु भएको भए अब धेरै कुरा के गरिबस्नु त। सुमित्रा, त्यसो भए हामी आजको रिपोर्ट तर्फ नै लागौँ न त। हो त है नवराज, मैले त मुस्कानको कथाको कुरा गर्दा गर्दै रिपोर्ट छ भन्ने कुरा त झन्डै बिर्सेको। हामीसँग रिपोर्ट पनि त छ है साथीहरू। बरु नवराज, आजको रिपोर्टको बारेमा पनि केही कुरा भन न त। तिमीलाई भन भनेर पनि भनेको छैन नि, म आफै भन्छु नि। आजको साथीसँग भलाकुसारीको रिपोर्टमा के छ भन्ने कुरा त साथी, आजको साथीसँग भलाकुसारीको रिपोर्टमा यसपालिको दसैँ कसरी मनाउँदै हुनुहुन्छ भनेर केही साथीहरूलाई सोधेका छौँ। ए हो त है, हाम्रो साथीहरूले कसरी दसैँ मनाउने तयारी गर्दै हुनुहुन्छ त, म त सुन्नको लागि एकदमै आतुर भइसके। हेर है सुमित्रा, मैले भन्दैको छु तिमी त्यति धेरै आत्तिनु चाहिँ पर्दैन क्या। आजको साथीसँग भलाकुसारीको लेटर सेगमेन्टमा हाम्रो आफ्नै साथी रामचन्द्रले केही साथीहरूसँग यसपालिको दसैँ कसरी मनाउने प्लान गर्नु भएको छ त भनेर भलाकुसारी गर्नु भएको छ। बरु अब लागौ न त साथी रामचन्द्रले गर्नु भएको साथीसँग भलाकुसारीतिरै। ल हुन्छ नि त, म पनि सुन्छु अनि साथी तपाईँ पनि सुन्नुहोस् है आजको रिपोर्टमा साथी रामचन्द्रले गर्नु भएको कुराकानी। विजयको प्रतीकका रूपमा सुरु हुनु एक महिना अगावै प्रत्येक सहर बजार अनि गाउँघरमा दसैँले झ्याप्पै छोप्न लागेको छ। समाजमा केही माथिल्लो वर्ग अनि केही तल्लो वर्गका मानिसहरू बस्दै आएका छन्। यिनीहरूको स्तरले गर्दा पक्कै पनि सबैको दसैँ एकै प्रकारको हुँदैन, जसले गर्दा समाजमा तल्लो वर्गका मानिसलाई दसैँ होइन दशा बनेर आएको हुन्छ। त्यसैले दसैँ भनेको के हो र दसैँलाई कसरी मनाउनु पर्छ भनेर हामीले केही साथीलाई सोधेका थियौँ। उहाँहरू के भन्नुहुन्छ त सुनौ उहाँहरूकै आवाजमा। नमस्कार, मेरो नाम जमुना श्रेष्ठ हो, म कक्षा दसमा पढ्छु। मेरो स्कुलको नाम मन्थली उमान मन्थली हो। मेरो परिवारमा सबैजना भेला भएर टिका लगाउँछौँ, सबैजना मिलेर रमाइलो गर्छौँ। हामी साना भाइ बहिनीहरूलाई पिङ खेलाइदिन्छौँ। मलाई पिङ खेल्न असाध्यै राम्रो लाग्छ र सबैजना मिलेर खेल्दा मलाई खुसी लाग्छ। यसरी नै म दसैँ मनाउँछु। आर्थिक अवस्था कम भएका घर परिवारले अरूको देखा सिखी गर्छन् अनि ऋण गरेर दसैँ मनाउँछन् र उनीहरूलाई पनि पछि गएर गाह्रो हुन्छ। दसैँ भनेको दशा हो, त्यसैले यो दसैँ मनाउँदा आफ्नो लक्ष्य अनुसार मनाउनु पर्छ। अरूको देखा सिखी गर्नु हुँदैन, जसले गर्दा एउटा संस्कार पनि जोगिन्छ अनि आफ्नो इज्जत पनि जोगिन्छ जस्तो मलाई लाग्छ। नमस्कार, म गोपाल मगरा। दसैँ अत्यन्तै महत्त्वपूर्ण अथवा नेपाली हिन्दूहरूको महान चाड विजय दशमीलाई अत्यन्तै मार्मिक ढङ्गले मनाउँदाखेरि अथवा हाम्रो देशको चाहिँ संस्कार संस्कृतिलाई कल्चरलाई चाहिँ संरक्षण जगेर्ना गर्नु भनेको अत्यन्तै महत्त्वपूर्ण त हो। तर म के भन्छु भनेदेखि नि मित्र, दसैँ गते अनुसारको मनाउनु पर्छ र घाँटी हेरेर हार्नेले भने जस्तै कसरी मनाउनु पर्छ भने सबैको ओठमा हाँसो, सबैको जीवनमा चाहिँ हाँसो खुसी र सबै मित्रहरूमा चाहिँ मिलनसार शान्तिपूर्ण ढङ्गले र अवश्य पनि जाँडक्सी जुवातास जस्ता विविध कुरालाई चाहिँ अन्त्य गरेर दसैँलाई चाहिँ एकदम सभ्य रूपमा मनाउनु पर्छ है जस्तो लाग्छ है मित्र। नमस्ते, मेरो नाम लक्ष्मी श्रेष्ठ हो। मेरो घर रामेछाप भिरपानी हो। हाल चाहिँ मन्थलीमा बस्दैछु। दसैँ चाहिँ अब भन्नुपर्दाखेरि अब दसैँ भनेको खास गरी हिन्दू लम्बीहरूले अब राम्रोसँग मनाउँछ मान्छौँ होइन। अनि दसैँमा चाहिँ अरू भन्दाखेरि सबैभन्दा यो दसैँलाई चाहिँ हिन्दूहरूले चाहिँ विशेष आफ्नो परम्परागत अनुसार अब खसी काट्ने राङ्गो काट्ने प्रचलनहरू चलिरहेको हुन्छ। अब त्यसमा पनि अब धनी र गरिब बिचको यसमा विवाद परेको हुन्छ। अब धनी मान्छेहरूले चाहिँ अब धनीले जे जे गरे गरिबले पनि त्यही त्यही गर्ने प्रचलन छ। तर हामी चाहिँ त्यस्तो बाटोमा नलागिकन आफूले कति गर्न सक्छौँ होइन त्यही अनुसार चाहिँ दसैँलाई अब खर्च सीमित गर्नुपर्छ। अब दसैँ भन्ने बित्तिकै अरूले जे जे गरेको छ त्यही त्यही देखा सिखीमा गर्नु भन्दाखेरि आफूले जति अब आफ्नो दक्षता कति छ त्यही अनुसार चाहिँ गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई। नमस्कार, म राजुल पौडेल मन्त्रीबाट। मलाई दसैँ पर्व चाहिँ पहिले परम्परागत रूपबाट मनाउँदा चाहिँ राम्रो छ होइन। अहिले भड्किलो पाराले देखा सिखीको पाराले मनाइरहेको कारणले गर्दा चाहिँ दसैँमा अलिकति देखा सिखीपन हटाउनु पर्छ जस्तो लागिरहेको छ। देखा सिखीपन हटाउनु जसले आफ्नो दसैँ अनुसारको भड्किलो खर्च नगरेर आफ्नो जस्तो तरिकाले दसैँ मनाउन सकिन्छ त्यस्तै तरिकाले मनाउनु पर्छ, अरूको देखा सिखीमा लाग्नु हुँदैन। म चाहिँ सबैले दसैँ आफ्नो खर्चा अनुसार मनाउन भनेर आग्रह गर्न चाहन्छु। यो परम्परागत तरिकाले चलिआएको हुनाले यसलाई देखा सिखी गरेर होइन कि पुरानो परम्परागत शैलीले मनाउनु पर्छ। यसमा परिवारहरू जनहरू भेटघाट गरेर रमाइलो मात्रै गर्दा ठिक हुन्छ जस्तो लाग्छ। नमस्कार, मेरो नाम रूपक कर्मचारी, मेरो घर चिसापानी, म मन्थली माभीमा बाह्रमा पढ्दैछु। दसैँ हिन्दू धर्मावलम्बीहरूको महान चाड, पराजयलाई विजयतर्फ उन्मुख गर्ने एउटा पर्व जस्तो लाग्छ। आफ्नो घाँटी हेरी हार्नुपर्छ भने जस्तै आफ्नो आर्थिक अवस्थालाई मध्यनजर गरेर फजुल खर्चहरू नगरी आफ्नो आवश्यकता ठिक मात्रामा पुर्याएर ऋणहरू नकाटे गर्दाखेरि आर्थिक भारबाट वञ्चित हुन सकिन्छ। यसरी हेर्ने हो भने विशेष गरी हिन्दू धर्मावलम्बीहरूले आफ्नो महान चाड बडा दसैँलाई धेरै खर्च गरेर होइन थोरै खर्चले धेरै रमाउने, अरूको देखासेखी नगर्ने, गच्छी अनुसारको दसैँ पर्व मनाउने र चल्दै आएको रीतिरिवाजलाई यथावत राख्न जरुरी देखिन्छ। साथीसँग भलाकुसारीको लेटर सेगमेन्टमा चिठी आयो हो, चिठी लेटर सेगमेन्ट सेगमेन्ट। नमस्कार है साथी, कार्यक्रम साथीसँग भलाकुसारीको लेटर सेगमेन्टमा तपाईँलाई स्वागत छ। म हुँ तपाईँकै सहयोगी साथी सिर्जना। साथी, कार्यक्रम साथीसँग भलाकुसारीको लेटर सेगमेन्टमा सबैभन्दा पहिला त नजिकिँदै गरेको विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा लाखौं लाख शुभकामना भन्न चाहन्छु। साथी, आज भने म एक्लै आएको छु, तपाईँका चिठी पत्र त धेरै छन्, तर आज भने मैले तपाईँका समस्या नभएर नेपाली हिन्दू धर्मावलम्बीहरूको महान चाड दशैंलाई लक्षित गरी तपाईँले नै पठाउनु भएका सबैका लागि सुझाव र सावधानी लिएर आएकी छु। साथी साथी, फेरि कस्तो सुझाव र सावधानी होला भनेर तपाईँको मनमा कौतूहलता भइसक्यो होला, त्यसैले साथी म ढिला नगरी तपाईँकै कौतूहलता मेटाउन तर्फ नै लाग्छु है त। साथी, हामीलाई इमेल अनि पत्र मार्फत धेरै साथीहरूको चिठी प्राप्त भएको छ। त्यस्तै क्रममा आजको साथीसँग भलाकुसारीको लेटर सेगमेन्टमा दोलाखा जिरीको अनिश नाम गरेको साथी लेख्नुहुन्छ, नेपाली हिन्दू धर्मावलम्बीहरूको महान चाड बडा दशैं सबैभन्दा ठुलो चाडको रूपमा चिनिन्छ, त्यसैले यो चाडमा धेरै मानिसको धेरै सपनाहरू हुन्छन् अनि कतिका पूरा हुन्छन्, कतिका आशामा मात्रै सीमित रहन्छन्। कोही साथीहरूको घरमा आफ्ना आमा बाबु दाजुभाई तथा दिदी बहिनी भेटघाट सँगै मान्यजनबाट आशीर्वाद थाप्न पाउने भएकाले यसैमा सन्तुष्टि हुन्छन् भने कोहीको घरमा चाहिँ टाढा रहने परिवारका सदस्य नआउने सन्देश आएपछि दुखित हुन्छन्। बाल बालिका भने दसैँ तिहार भन्ने बित्तिकै नयाँ नयाँ लुगा लगाउने, मिठा मिठा परिकार खान पाउने आशमा रहन्छन्। आफ्नो घर परिवारको अवस्था कस्तो छ त्यता भन्दा पनि अरू भन्दा आफू राम्रो नाना लगाउने अनि ठुलो खसीको खोजीमा रहन्छन् र बुबा मम्मीसँग जिद्दी गर्छन्। यस्तो अवस्थामा परिवारले सकी नसकी ऋण गरेर भए पनि आफ्नो छोराछोरीको खुसी अनि अरूको लैलैमा लागेर समाजमा इज्जत जान्छ भन्ने ठानी रेखा सेकी छेनिक गरी पछि पछुताउने हाम्रो समाजमा धेरै उदाहरण छन्। तसर्थ म के सल्लाह तथा सुझाव दिन चाहन्छु भने हरेक मानिसले घाँटी हेरी हाट निल्नुपर्छ। देखा सेखी गर्नाले अरूलाई होइन आफैले सखाप बनाउँछ। जे छ त्यसैमा खुसी हुन सक्यौँ भने एकदमै राम्रो हुन्छ। दसैँ भनेको ऋण गरेर मदिरा सेवन गरेर जुवा तास खेलेर मनाउने नभई आफ्नो गच्छे अनुसार माया ममता स्नेह र खुसी बाँडफाँड गरेर मनाउने चाड हो। त्यसैले कार्यक्रम साथीसँग बलाकुसारी सुनेर बस्ने हजारौं साथीहरूलाई दसैँमा देखा सेखी अनि इज्जत जान्छ भनेर ऋण गरेर दसैँ नमनाउनुहोस् भन्छु भनेर दसैँ विशेष सुझाव लेखी पठाउनु भएको छ। दोलखा जिरीको साथी, तपाईँको विचार एकदमै राम्रो छ अनि व्यवहारिक पनि छ। दोलखाको साथी, तपाईँ जस्तै हाम्रो सम्पूर्ण साथीहरूले दसैँलाई तपाईँले हेर्ने जस्तै दृष्टिकोणले हेर्यो भने यो हाम्रो चाड दसैँको अस्तित्व नै बेग्लै हुन्थ्यो होला। साथी, तपाईँलाई पनि म के भन्न चाहन्छु भने आज पत्र पठाउनु हुने दोलखा जिरीको साथीको विचार जस्तै गरी दसैँ मनाउनु होला। साथी, दसैँ भनेको राम्रो लाउँदैमा, मिठो खाँदैमा, जुवा तास खेल्दैमा अनि मदिरा सेवन गर्दैमा राम्रो र रमाइलो हुने होइन। दसैँमा त हामीले हाम्रो आर्थिक अनुसारको सामान खरिद गरी घरको सम्पूर्ण परिवारसँग माया साटा साट गरेर मनाउनु पर्छ। त्यसैले तपाईँलाई आउँदै गरेको हिन्दूहरूको महान चाड बडा दसैँको शुभकामना फेरि पनि भन्छु। अनि दोलखाको साथी, तपाईँलाई पनि हाम्रो रेडियोको टिमको तर्फबाट दसैँको लाखौँ लाख शुभकामना छ है। अब भने हामी कार्यक्रम साथीसँग बलाकुसारीको लेटर सेगमेन्टको अन्त्यमा आइसकेका छौँ। त्यसैले साथी, तपाईँसँग पनि युवा अवस्थासँग सम्बन्धित समस्याहरू वा अन्य समस्याहरू छन् भने साथीसँग बलाकुसारीको लेटर सेगमेन्टको ठेगानामा पठाउन सक्नुहुन्छ। जसको लागि ठेगाना रहेको छ, कार्यक्रम साथीसँग बलाकुसारीको लेटर सेगमेन्ट, रेडियो रामेछाप 95.8 मेगाहर्ज, मन्थली चार, रामेछाप। यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ saatisangabalakusari@yahoo.com। भन्दै साथीसँग बलाकुसारीको लेटर सेगमेन्टबाट आजलाई भने म सिर्जना पनि बिदा हुन्छु। अवस्त नमस्ते। साथी, तपाईँसँग अझै पनि धेरै बेर बसेर कुराकानी गर्ने मन त थियो। हेर्नुहोस् न, समयले नेटो काटिसकेको छ। त्यसैले साथी, आजलाई भने लेटर सेगमेन्टसँगै बिदा हुने बेला भइसकेको छ। हो त नवराज, अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। साथी, तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ? ल ल ल सुमित्रा, तिमीले के भन्न खोजेको यस्तो? त्यसको लागि प्रतिक्रिया पठाउने ठेगाना चाहिँ म भन्छु नि, खाली ऊ मात्रै अगाडि बढ्न खोज्छ के। साथी, तपाईँलाई साथीसँग भलाकुसारीको आजको अंश कस्तो लाग्यो प्रतिक्रिया पठाउन सक्नुहुनेछ। त्यस्तै गरी तपाईँसँग कुनै सुझाव, सल्लाह र कुनै समस्या छन् भने पनि हामीलाई पत्र पठाउन सक्नुहुनेछ। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम साथीसँग भलाकुसारी, रेडियो रामेछाप, सामुदायिक एफएम 95.8 मेगाहर्ज, मन्थली चार, रामेछाप। साथी, तपाईँले हामीलाई इमेल मार्फत पनि फलो गर्न सक्नुहुनेछ। हाम्रो इमेल एड्रेस रहेको छ saatisangabalakusari@yahoo.com। हवस् त साथी, आजको साथीसँग भलाकुसारी यति नै। हामी अर्को हप्ता शनिबार फेरि पनि तपाईँसँग भलाकुसारी गर्न आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि साथीसँग भलाकुसारीको सम्पूर्ण युनिट कपिल, प्रज्वल, सृजना, उज्जवल, कैलाश अनि म नवराज, अनि म सुमित्रा बिदा हुन्छौँ। नमस्ते, नमस्ते, नमस्ते, नमस्ते।